Book 2 أحد عشر أقرأ أقرأ الشهور مهيني مهيني يناير جانيواري جانيواري فبراير فبراير February March March March April April April Mayo May May Junio June June هذه ستة أشهر हे सहा महिने आहेत हे सहा महिने आहेत यानायर फेब्रुवारी मार्च जानेवारी फेब्रुवारी मार्च जानेवारी फेब्रुवारी मार्च एप्रिल मायो व युनियो एप्रिल मे जून एप्रिल मे जून Julio July July Agostos August August September September September October October October November November November December December December وهذه ايضا ستة اشهر हे सुद्धा सहा महिने आहेत हे सुद्धा सहा महिने आहेत Julio Agostos September July August September July August, September, October, November, and December. October, November, December. October, November, December.